action, comedy, love story. म मात्र हैन यार, जो कोही पनि उठ्छ यदि उसलाई देख्यो भने। ओ जसमा सौन्दर्य छ, ओ जसमा सुवास छ, जसले दिन्न धोका, ओ जसमा विश्वास छ। रोमान्सले भरिपूर्ण नेपाली चलचित्र सम्बन्धी सम्पूर्ण जानकारी समेटिएको एकमात्र कार्यक्रम kollywood.com जसको अरू केही विकल्प छैन। तिमी जहाँ पनि नमस्कार अनि हार्दिक स्वागत छ गोर्खा एफएम 93 मेगाहर्ज र www.gorkhafm.com मार्फत प्रत्यक्ष प्रसारण भइरहेको यो कार्यक्रम kollywood.com हो अनि यो आवाज हो शशि शर्मा मस्मियाको। नेपाली फिल्म इन्डस्ट्रीभित्र के भइरहेको छ यतिखेर, नेपाली फिल्म बजारमा कुन चाहिँ फिल्म यतिखेर रिलिजको तयारीमा रहिरहेका छन् र आज विशेष गरी फ्राइडे रिलिजमा कुन कुन चलचित्रहरू आउन सफल भएका छन्, हामी तिनै विषयवस्तुको ताजा अपडेट इन्फर्मेसनहरू दिने गर्छौँ तपाईँलाई। र नेपाली फिल्म इन्डस्ट्रीभित्रका कलाकारहरू, निर्माताहरू, निर्देशकहरू कहाँ के गरिरहेका छन् र आजैका मितिदेखि प्रदर्शन आरम्भ गरेका चलचित्रहरूको वास्तविक स्थिति र अवस्था कस्तो छ, हामी त्यो कुराको बारेमा लेटेस्ट इन्फर्मेसन तपाईँलाई सेयर गर्ने गर्छौँ। र समग्र रूपमा नेपाली फिल्म इन्डस्ट्रीभित्र यतिखेर लागिरहेका चलचित्रहरू, प्रदर्शनरत चलचित्रहरूले बक्स अफिसमा कस्तो खालको कलेक्सन गर्न सफल भए, कुन चाहिँ चलचित्र सफल भयो, कुन चाहिँ चलचित्र सफल हुन सकेन, कुन चाहिँ चलचित्र हिट भयो, कुन चाहिँ चलचित्र फ्लप भयो, हामी त्यो कुराको बारेमा पनि नजिक पुगेर समीक्षा गर्ने कोसिस गर्छौँ र समग्र रूपमा नेपाली फिल्म इन्डस्ट्रीभित्रको सम्पूर्ण गतिविधिहरूको बारेमा तपाईँलाई जानकारी दिने कोसिस हामी गर्छौँ kollywood.com को यो श्रृङ्खलामा। आजको यो श्रृङ्खलामा पनि मैले तपाईँहरू समक्ष विविध जानकारीहरू लिएर उपस्थित भएको छु र रमाइला म्युजिकल नम्बरहरू पनि लिएर उपस्थित भएको छु। विशेष गरी आजको यो श्रृङ्खला हामीले अझै पनि विशेष गराउनेछौँ। आजको यो श्रृङ्खला आजैदेखि प्रदर्शन आरम्भ गरेको चलचित्र अझै पनिको विषयमा केन्द्रित हुनेछ। यो चलचित्र आजैदेखि प्रदर्शन आरम्भ भएको छ अल नेपाल र यो चलचित्र बहुप्रत्यक्षित चलचित्र पनि हो नेपाली फिल्म इन्डस्ट्रीमा र विशेष गरी स्वर्गीय भएका आलोक नेमाङ निर्देशित यो चलचित्र अझै पनि एउटा अत्यन्त राम्रो चलचित्र बनेको छ भन्ने आम चर्चा परिचर्चा भइरहँदाखेरि गत मङ्गलबार भएको यसको प्रिमियर सोको बारेमा पनि हामीले केही जानकारी आज दिनेछौँ। आउनुहोस् र यही चलचित्रभित्रका केही साथीहरूसँग पनि आज कुराकानी हुनेछ। यसै चलचित्रकी निर्मात्री पुनम गौतम र यसै चलचित्रकी नायिका पूजा शर्मालाई मैले कार्यक्रममा निम्त्याएको छु। उहाँहरू आउँदै हुनुहुन्छ, उहाँहरूसँग एकैछिनपछि म कुराकानीमा अगाडि बढ्नेछु, जोडिनेछु। तर आउनुहोस् यसको आरम्भमा एउटा गीत तपाईँहरूको बिचमा पेस गर्न चाहन्छु। यो चलचित्रभित्र पनि सुरुमै राखिएको सङ्गीत हो, यो गीत हो, हरि लम्सालले यसमा सङ्गीत दिनुभएको छ र उहाँले नै आवाज दिनुभएको छ। अत्यन्त राम्रो गीत छ यो, प्रेम दिवस सम्बन्धीको यो गीत छ, स्वीकार्नुहोस् यो अत्यन्त सुमधुर सङ्गीत। त्यसपछि हामी अझै पनिका विषयमा कुराकानी गर्नेछौँ र यसैको टिमसँग जोडिनेछौँ। भयो तिम्रो प्रवेश, तिमी भित्रै हराउन म पनि त भए विवाद। तिमी भित्रै हराउन म पनि त भए विवश। यस्तो लाग्छ आज भोलि जब सुन्छु तिम्रो बोली, कि प्रेम दिवस, हर दिन हो कि प्रेम दिवस। कागज को फूल छथी तिमीले नै मीठो सुवास भर्यो, ओ कागज को फूल छथी तिमीले नै मीठो सुवास भर्यो। बसंती माया भयो मेरो पर्यो, जब तिमी मेरै भागमा पर्यो। रितो मेरो जीवनमा जब भयो तिम्रो प्रवेश, तिमी भित्रै हराउन म पनि त भए विवश। यस्तो लाग्छ आज भोलि जब सुन्छु तिम्रो बोली, हर दिन हो कि प्रेम दिवस, हर दिन हो कि प्रेम दिवस। जता म हेर्छु आकृति तिम्रो आउँछ आँखा वरिपरि, हो जता म हेर्छु आकृति तिम्रो आउँछ आँखा वरिपरि। के जादु गर्यो तिमीले मन भरी, ओ रितो मेरो जीवनमा जब भयो तिम्रो प्रवेश, तिमी भित्रै हराउन म पनि त भए विवश। यस्तो लाग्छ आज भोलि जब सुन्छु तिम्रो बोली, यस्तो लाग्छ आज भोलि जब सुन्छु तिम्रो बोली, हर दिन हो कि प्रेम दिवस, हर दिन हो कि प्रेम दिवस, हर दिन हो कि प्रेम दिवस। बिहान बेलुकी खानापछि दिनमा दुई पटक दाँत ब्रश गर्ने गरौँ। प्रत्येक छ महिनामा कम्तीमा एक पटक दाँत चेकअप गराऊ। एक दशक भन्दा धेरै सेवामा रहेको धरहरा डेन्टल हस्पिटलमा सुपर स्पेशलाइज तथा जेनरल दन्त सेवा उपलब्ध छ। आधुनिक प्रविधि तथा विदेशी सामान प्रयोग गरी छिटो छरितो सेवा दिइन्छ। धरहरा डेन्टल हस्पिटल सुन्दरा दोस्रो तला, फोन नम्बर 4256-0016 4256-0016। संसारलाई चिन्नुहोस्, अङ्ग्रेजी सिकेर सम्भावनाका ढोकाहरू खोल्नुहोस्। छिटो र छरितो तरिकाले सामान्यदेखि अन्तर्राष्ट्रिय स्तरको अङ्ग्रेजी भाषा सरल रूपमा लेख्न र बोल्न हामी सिकाउँछौ तपाईलाई। साथै आइल्स र स्याटका तयारी कक्षा पनि सञ्चालनमा रहेका छन्। 25% छुट यही पौष 16 गतेसम्म। छिटो गर्नुहोस्, समयमै सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्। International Institute of Language Management, CRT Building, Putali Sadak, Kathmandu, Nepal. Hotline 2299-744-2299-745. लेबी फ्री अनि 1500 RM का साथमा मलेसियामा सेक्युरिटी गार्डको आवश्यकता। मलेसियाको प्रतिष्ठित कम्पनी कवाल हिक्मा सेक्युरिटीबाट 200 जना सेक्युरिटी गार्डको आवश्यकता भई आएकाले इच्छुक नेपाली नागरिकले तुरन्त सम्पर्क गर्नुहोला। विस्तृत जानकारीका लागि निड इम्प्लोइमेन्ट सर्भिसेस प्रणाली, धापासी, काठमाडौँ। फोन 43 84 251, 43 84 248। वैदेशिक रोजगारका लागि विश्वासिलो र फरपर्दो म्यान पावर, निड इम्प्लोइमेन्ट सर्भिसेस प्रणाली। वैदेशिक रोजगारमा जाँदा कसैको प्रलोभनमा नपरी नेपाल सरकारको इजाजत प्राप्त म्यान पावर कम्पनीमा गई आफू जाने मुलुक, काम, तलब, सुविधा लगायतका सम्पूर्ण जानकारी लिई आर्थिक कारोबार म्यान पावरको लेखा शाखामा गरी नेपाल सरकारको स्वीकृति लिएर मात्र जाने गरौँ। तपाईँ पनि विश्वासिलो र भरपर्दो तरिकाबाट विदेश जान चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। प्रिसाइज इन्टरनेसनल प्राली, वसुन्धरा बुल्सिम हल जाने बाटो, काठमाडौँ। फोन नम्बर 01-43-61-3309-43-64-759। बोल्ने कला मान्छेको जन्मजात गुण हो, तर जो कोही पनि निर्धक्क बोल्न सक्दैन। के तपाईँ दुनियाँको सामु निर्धक्कसँग बोल्न सक्ने बन्न चाहनुहुन्छ अथवा रेडियो टेलिभिजनमा आफ्नो करियर स्थापित गर्न चाहनुहुन्छ? त्यसो हो भने आउनुहोस् प्रिमियम एकाडेमीसँग सहकार्य गरौँ। हामी कहाँ आरजे, पीजे, एमसी, रेडियो टेक्निसियन, प्रेजेन्टेसन र भाषण कला सम्बन्धी कक्षाहरू सञ्चालन हुन्छ। विस्तृत जानकारीको लागि प्रिमियम एकेडेमी, कालीमाटी, काठमाडौँ। 42-77-632, 98-18-89-16-74। We don't teach you different things, but we teach you differently. वर्षौंको सपना बल्ल पूरा भयो, डेराबाट आफ्नै घरमा सर्ने भयो। नयाँ घरका लागि कार्पेट, पर्दा, फर्निसिङका थुप्रै सामानहरू पनि त चाहियो नि। सबै नयाँ मात्र किन, केही पुराना पनि मर्मत गरेर राख्नुपर्छ। नयाँ पनि पाइने, पुरानो पनि मर्मत गर्न मिल्ने एउटै ठाउँ कतै छैन? तपाईँले सोचे जस्तै सोफाको खोल, गाडीको सिट खोल, पर्दा सिलाउनको साथै मर्मत पनि गरिन्छ। सुपथ मूल्यमा कार्पेट, पर्दाको पाइप फिटिङका साथै फ्री होम डेलिभरीको लागि राजेन्द्र फर्निसिङ सेन्टर, 7 दोबाथो, ललितपुर। फोन 98-41-46-56-43, 97-21-38-69-70-6। भाउजू, हजुर पनि फेसियल गराएर आइसक्नु भयो? यहाँ यति काम बाँकी छ, पार्टी पनि सुरु हुन लागिसक्यो, अब म के गर्नु? यो लिनुहोस् नानी, VLCC होम फेसियल किट विथ नेचुरल इन्ग्रेडियन्ट्स। सजिलै 4 स्टेप्समा तपाईँलाई दिन्छ इन्स्टेन्ट ग्लोइङ स्किन। अब फेसियल गर्न कति सजिलो। लुक ब्युटिफुल नेचुरली विथ VLCC। गोर्खा FM 93 MHz। Action, Comedy, Love Story। म मात्र होइन यार, जो कोही पनि उठ्छ यदि उसलाई देख्यो भने। हो जसमा सुवास छ, जसले दिन्न धोका, हो जसमा विश्वास छ। रोमान्सले भरिपूर्ण नेपाली चलचित्र सम्बन्धी सम्पूर्ण जानकारी समेटिएको एकमात्र कार्यक्रम Kollywood.com। जसको अरु केही विकल्प छैन। तपाईँलाई फेरि पनि स्वागत छ। तपाईँ यदि भर्खर मात्रै हामीलाई सुन्दै हुनुहुन्छ भने यो हो कलिउड डट कम गोर्खा एफएम 93 मेगाहर्ज मार्फत काठमाडौँ र यसको आसपाससँगै विश्वभरि एकैसाथ www.gorkhafm.com मार्फत हामीहरू बजिरहेका छौँ अनि देशभरिका तमाम रेडियो स्टेसनहरूबाट पनि कलिउड डट कमलाई तपाईँ स्पर्श गर्दै हुनुहुन्छ। हामीलाई तपाईँ आफ्नो फुर्सदको समयमा www.thulopardha.com र www.airavati.com पनि सुन्न सक्नुहुन्छ भने यो कार्यक्रम शुक्रबार बेलुका 6 बजेदेखि 7 बजेसम्म अनलाइन रेडियो यामजे मार्फत पनि तपाईँ विश्वभरि एकैसाथ सुन्न सक्नुहुन्छ। अनि तमाम देशभरिका रेडियो तरङ्गहरूका टेक्निसियन साथीहरूलाई पनि यतिखेर सम्झिँदै म काठमाडौँ स्थित यो गोर्खा एफएमको स्टुडियोमा टेक्निकल सपोर्ट गरिरहनु भएका जनक कार्कीलाई पनि अन्तर हृदयबाट सम्झिरहेको छु र यो आवाज दिइरहेको साथीको नाम हो शशी शर्मा मजगैया। हामीले कलिउड नगरीभित्रका ताजा अपडेट इन्फर्मेसनहरू तपाईँलाई दिने क्रममा छौँ र आजैदेखि विशेष गरी प्रदर्शन आरम्भ भएको चलचित्र अझै पनि यो अत्यन्त बहुप्रत्यक्षित चलचित्रको रूपमा रहेको चलचित्र हो। यो जानकारी हामी सबैलाई थाहा छँदैछ र पनि गत मङ्गलबार रिलिजभन्दा 3 दिन अगावै आफ्नो प्रिमियर गरेर अत्यधिक चर्चा कमाएको छ मिडियामा र शुभचिन्तकहरूले प्रशंसाको वैरो लगाएका छन् अझै पनिका लागि। र आज मैले अझै पनिको टिमलाई यहाँ बोलाउने जोडमा लागिरहँदाखेरि अहिले निर्मात्री पूनम गौतम मात्रै आइपुग्नु भएको छ। यो टिम आज धेरै ठाउँमा आफ्नो प्रमोसनमा व्यस्त भएको कारणले गर्दाखेरि पनि फर्स्ट सोमा व्यस्त भएको कारणले गर्दाखेरि पनि आज कलाकारहरू निर्माताहरू निर्देशकहरू सबै व्यस्त हुनुहुन्छ। टिमका मेम्बरहरू बाँझिएर मिडियामा जानुभएको जानकारी पनि मैले पाएको छु। यसर्थमा पुनम गौतम हामी कहाँ आइपुग्नु भएको छ। यो चलचित्रको बारेमा अलिकति थोरै जानकारी दिउँ। बहुप्रतीक्षित नेपाली चलचित्र अझै पनि आजैदेखि रिलिज भएको छ। चर्चित निर्देशक स्वर्गीय आलोक निम्बुवाङ निर्देशित अन्तिम चलचित्र अझै पनि सामाजिक प्रेम कथालाई अगाडि बढाउँदै नारीको महत्त्व र विभिन्न रूपलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको चलचित्र हो। रिलिजको 3 दिन अगावै प्रिमियर गरी उत्कृष्ट चलचित्रको चर्चा पाइसकेको यो चलचित्रले काठ क्षेत्रको कथालाई उठान गरेको छ। चलचित्र क्षेत्रका दिग्गज व्यक्तित्व र सञ्चार माध्यमबाट उत्कृष्ट दावी गरिएको अझै पनिलाई पुनम गौतम र सुदर्शन थापाले संयुक्त रूपमा निर्माण गरेका हुन्। पुनम इन्टरटेनमेन्ट र सुदर्शन थापा प्रोडक्सनको ब्यानरमा बनेको यस चलचित्रलाई रामशरण पाठकले लेखेका हुन्। महेश खड्गा, हरिलमसाल, राजन राज शिवाकोटी र सचिन सिंहको सङ्गीत रहेको यस चलचित्रका 5 वटै गीतले उत्तिकै चर्चा कमाएका छन्। सङ्गीतको पाठ उत्कृष्ट रहेको अझै पनिमा सुदर्शन थापा, पूजा शर्मा, सुरक्षा पन्थ, विजय लामा, पुष्पा खड्गा, विशाल ढुङ्गाना, प्रमिला नाल, विपना धिमाल, रामशरण पाठक, मिथिला शर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ। चलचित्रलाई राज्य श्रेष्ठले छायाङ्कन गरेका हुन्। आज अझै पनि एकल प्रदर्शनमा भने पक्कै पनि छैन, आज अझै पनिसँग अर्को एउटा चलचित्र मिसन पैसा रिलोडेड पनि सँगै प्रदर्शनमा आएको छ र पनि अझै पनिले बाजी मार्ने लगभग पक्का जस्तो मानिएको छ बजारको माहौल हेर्दाखेरि। जे होस् अझै पनिको बारेमा हामी कुराकानीमा जोडिन्छौँ। यतिखेर हामीसँग हुनुहुन्छ अझै पनिकी निर्मात्री पुनम गौतम, निर्माण पक्षमा सुदर्शन थापा र पुनम गौतम रहे पनि स्टुडियोमा पुनम गौतमलाई हामीले पाएका छौँ। स्वागत छ पुनमजी कार्यक्रममा। सन्चै हुनुहुन्छ? अनि कस्तो भइरहेछ अझै पनिको यो माहौल कस्तो भइरहेछ? अझै पनिको माहौल यस्तै अब जसरी अरू मुभीलाई हुन्छ त्यस्तै गरेर यो चाहिँ अलिकति आलोकजीवीले गर्दाखेरि अलिकति चर्चा भएर पनि होला अथवा सबैजनाले मन पराउनु भयो अस्ति पनि होइन, त्यही भएर अलिकति चाहिँ यसको चाहिँ हाइप चाहिँ अलिकति उ नै छ, सबैजनाले चाहिँ हेर्न जानुपर्छ भन्ने एउटा माहौल चाहिँ तताइराख्नु भएको छ। पुनम गौतम हुन त लामो समयदेखि नेपाली चलचित्रमा आबद्ध भइरहेको नाम भए पनि डेब्यु निर्माताको रूपमा अझै पनिबाट आउँदै हुनु अब पुनम गौतमको हाइटलाई अझै पनिले कहाँ पुगाउला? तपाईँले गर्नुभएको अपेक्षा के छ अझै पनिबाट? मेरो हाइप भन्दा पनि अझै पनिको हाइप नै आओस् भन्ने कुरा छ। हामीले गरेको कामको चाहिँ राम्रो एउटा दृष्टिकोणले हेरियोस् भन्ने मात्र कुरा हो। जहाँसम्म मेरो सब्जेक्ट आउँछ मैले गरेका कुराको मूल्याङ्कन हुनु पर्यो होइन, अब दर्शकले मन पराउनु पर्यो। डेफिनेटली अझै पनि यदि राम्रो मुभी भएर निस्कियो दर्शकहरूको आँखामा भने त हामी त त्यसै पनि राम्रोमै निस्किन्छौँ, किनभने राम्रो मुभी लिएर आयो भनेर दर्शकहरूले मन पराउनुहुन्छ। मैले यति मात्र अपेक्षा गरेको छु। अस्ति मङ्गलबार सिटी सेन्टरमा यो चलचित्रको प्रिमियर पनि गरियो होइन, प्रिमियरको बेला यस्तो लाग्थ्यो त्यो कार्यक्रम एउटा प्रिमियर सो मात्रै होइन, एउटा चलचित्र क्षेत्रको एउटा महाउत्सव हो। सिटी सेन्टर खचाखची थियो, मान्छे बस्न नपाएर सिडीमा तल उभिएर पनि चलचित्र हेरेर फर्किएन। यो माहौल देख्दै गर्दाखेरि र आजको फर्स्ट इन्फर्मेसन तपाईँले पाउँदै गर्दाखेरि चलचित्रले बक्स अफिसमा कस्तो स्थान राख्ला, तपाईँको अहिलेसम्मको आकलन कस्तो छ? फर्स्ट अफ अल त म के भन्छु भने अस्तिको प्रिमियरको बारेमा मलाई भन्न मन लागिरहेको थियो. खास गरेर प्रिमियरमा आफूले बनाएको चलचित्रको बारेमा आफ्ना सुझावहरू राख्नको लागि हामीले केही वर्गलाई छुट्याएर बोलाइन्छ, जस्तै सनसिने नगरीका दिग्गज व्यक्तिहरूलाई र केही व्यक्तिहरूलाई छुट्याएर राखिन्छ. जस्ट छुट्याएर राख्दाखेरि के गरिन्छ भने मुभीलाई प्रदर्शन गरिन्छ, तर मैले यसलाई चाहिँ के गरेँ भने होइन, फरक दृष्टिबाट प्रिमियर गर, ताकि त्यो प्रिमियरको पनि कुनै एउटा भ्यालु होस्, कुनै एउटा उद्देश्य होस्. उद्देश्य बिना कुनै पनि काम अहिलेको समयमा यति प्रतिस्पर्धा भएको समयमा हामी सफल हुन सक्दैनौँ भनेर त्यो दिन मैले आलोक ट्रस्टलाई एउटा भनौँ न एउटा नाउँ दिएको छु. त्यो दिन एउटा हामीले समुजित बास्कोटालाई पनि एउटा सम्मान गरेका छौँ. त्यो हाम्रो मेन उद्देश्य प्रिमियरको. र जहाँसम्म तपाईँको बक्स अफिसको कुरा आउँछ, बक्स अफिसले कस्तो लिन्छ के लिन्छ अझ आजको दिनभरि र भोलिसम्ममा हामीलाई रिजल्ट दिन्छ, तर जहाँसम्म लाग्छ मुभी राम्रो बनेको छ भनेर सबैजनाले कमेन्ट गर्नुभएको छ, सबैजनाले भन्नुभएको छ, र यति राम्रो मुभी यति राम्रो दर्शकै लागि बनाइएको मुभीले अब दर्शकले नै भन्नुहुन्छ र मलाई त एकदम आशा छ कि सबैजना गएर हेर्नुहुन्छ भन्ने, र एउटा राम्रो चाहिँ मैले रिजल्ट पाउँछु, कति के कसरी भन्दा पनि राम्रो रिजल्ट मैले पाउँछु भन्ने अपेक्षा चाहिँ मैले गरेको छु. अस्ति प्रिमियरमा जुन कुराहरू भए होइन, जस्तो यो चलचित्र यो पक्षले राम्रो छ, त्यो पक्षले नराम्रो, यसको सकारात्मक पक्ष नकारात्मक पक्ष या चाहिँ सुधार्नुपर्ने पक्षहरूका बारेमा पनि केही पाउनुभयो होला यहाँहरूले, के भन्नुभयो अगाडिका अग्रजहरूले, दिग्गजहरूले अनि पत्रकार साथीहरूले चलचित्रको बारेमा पोजिटिभ पक्ष र यसका सुधार्नुपर्ने पक्षहरू के भन्नुभएको छ? फर्स्ट अफ अल त मैले जे छ रियालिटी त्यही भन्छु होइन. जब मैले त्यो प्रोग्राम निकालेर हेरिसकेपछि चाहिँ मैले रियाक्सन देखिनँ, एक किसिमको भनौँ न म पनि यसको क्षेत्रमा नयाँ छु र मैले गरेका प्रतिक्रियाहरू नयाँ तरिकाबाट मैले दर्शकहरू अगाडि हजुरहरू अगाडि पस्किनुपर्छ. जे छ त्यही मैले रियाक्सन के देखेँ भने सबैजनाले राम्रो, एकदमै नेपाली मुभीमा शुद्ध, एकदमै राम्रो, एकदमै त्यो हुन्छ नि मौलिकता बोकेको चलचित्र पाएँ भनेर भन्नुभयो. तर एकजना अलिकति राम्रै व्यक्तिले मलाई के भन्नु अनि पुनम तिमी इन्डस्ट्रीमा आयौ तर यति राम्रो पस्किएर आयौ होइन, रियली प्राउड अफ यु भन्नुभयो. किनभने ट्रेन्ड चेन्ज गर्ने धेरै तरिकाहरू हुन्छ, तर कुन ट्रेन्डलाई लिएर आउने हामीलाई थाहा थिएन, त्यो तिमीले लिएर आयौ भन्नुभयो. तर मलाई यति धेरै पनि माथि नउठाउनुहोस् होइन, म सबैजनालाई यही भन्छु. म के भन्न चाहन्छु, 100 मलाई 7 मार्क्स दिनुहोस्, 3 मार्क्स कमेन्ट गरिदिनुहोस्, ताकि 3 मार्क्समा अर्को मुभीमा सुधार्ने कोसिस गर्छु. अहिले मैले सुधार्ने त्यो मौका पाइनँ भने सायद मैले फेरि ती कुराहरूलाई अगाडि राख्न सक्दिनँ होला. त्यो कारणले गर्दाखेरि चाहिँ मेरो मुभीलाई चाहिँ म आफ्नो एउटा पर्सनल उसलेबाट मैले 10/8 दिएको छु. अझै मलाई 2% सुधार्नु छ, दर्शकहरूको पनि मलाई राय चाहिन्छ, तर जति पनि दिग्गज व्यक्तिहरू आउनुभएको छ, अब एउटा मुभी हेर्न आएर हामीले त त्यतिकै बोलाएको हुन्छ नि, यतिकै भन्नुभएको हो भने त मलाई थाहा छैन, तर जति पनि आउनु भएको छ, हजुर पनि जानुभएको थियो, हजुरले पनि कमेन्ट गर्न सक्नुहुन्छ एकदम एज अ एकदम फ्रेन्डली होइन, सबैजनाले चाहिँ मलाई चाहिँ एउटा भनौँ न अर्ग्यानिक भनेर घोषित गर्नुभयो. पक्कै पनि हो, यो पछिल्लो समयमा निर्माण हुने चलचित्रहरूको भिडमा, चलचित्रहरूको बिचमा त्यो क्युमा लागिरहँदाखेरि अझै पनि अलिकति फरक तरिकाले त अगाडि आएको छ नै छ. किनभनेदेखि हामीले तमाम चलचित्रहरू हेर्छौँ, तमाम चलचित्रहरूको मूल्याङ्कन गरिरहँदाखेरि चलचित्र कहीँ कहीँ पनि बोर फिल हुने खालको एक ठाउँ एक मिनट पनि त्यस्तो सिन छैन, त्यस्तो सेटिङ छैन जहाँ मान्छेलाई बोर लागोस् होइन. यसमा हरेक खालका मसलाहरू, रुनाधुना पनि नभएको होइन होइन, रोमान्टिक कमेडी पनि नभएको होइन, फाइट पनि नभएको होइन होइन, लोकेसनको सिनको हिसाबले पनि गाउँ परिवेशदेखि लिएर सहरदेखि लिएर एउटा उजाड ठाउँदेखि लिएर हरेक कुराको यसमा चाहिँ केमिस्ट्री मिलाइएको छ. कलाकारहरू पनि त्यत्तिकै मजाका कलाकारहरू यसमा चाहिँ राखिएको छ. मैले आज कलाकारहरू मध्येको एकजनालाई यहाँ बोलाइरहेको थिएँ होइन, पूजाजीलाई पनि बोलाएको थिएँ, सुदर्शनजी पनि उतातिर व्यस्त हुनुभएछ, जे होस् उहाँहरू आइदिएको भएदेखि अझ राम्रो हुन्थ्यो. सुदर्शन थापा निर्माताको रूपमा योभन्दा अगाडि या चाहिँ निर्देशकको रूपमा आफ्नो छवि बनाइसकेको नाम सुदर्शन थापा अब नायकको रूपमा पनि उत्तिकै इस्टाब्लिस हुने सम्भावना अझै पनि देखाएको छ सुदर्शन थापालाई होइन. एउटा सुदर्शन थापाको नयाँ करियरको पनि एउटा कोसे ढुङ्गा अझै पनि बन्छ जस्तो मैले फिल गरिरहेको छु. र त्यो भित्रका दुवैजना नायिकाहरू उत्तिकै सशक्त लाग्यो मलाई, पूजा अनि सुरक्षा होइन, दुवैजना र उहाँहरूको साइडमा काम गर्ने दुईजना बहिनीहरू हुनुहुन्छ होइन, प्रमिला खनाल र विपना धिमाल हुनुहुन्छ, उहाँहरू पनि त्यत्तिकै राम्रो लाग्यो मलाई। अनि त्यसै गरी हाम्रो विजय लामा दाईको त अब कुरै नगरौँ, उहाँको एक्टिङ होइन त्यत्तिकै राम्रो लाग्यो। अनि त्यसै गरी अरू दुईजना हाम्रो को आर्टिस्ट हुनुहुन्थ्यो नि उहाँहरू, पुष्प खड्का र विशाल ढुङ्गाना, उहाँहरूको त्यो हिरोलाई साथ दिने जुन चाहिँ एउटा होइन केमिस्ट्री छ, त्यो यति म्याच गरेको छ, आलोक नेमुवाङले यति मजासँग उहाँहरूलाई प्ले गराउनु भएको छ कि त्यो आउटस्ट्यान्डिङ छ, त्यो त्यो क्षमता, त्यो पर्फर्मेन्स, त्यो प्रस्तुति होइन। अब अब पुनम गौतमलाई छ नि, जस्तो यो टिमले यो बिचमा अझै पनि लाग्नुभन्दा अगाडि, अझै पनि प्रदर्शन हुनुभन्दा अगाडि, अझै पनिका विभिन्न कुराहरूमा अझै पनि एउटा चाहिँ स्थानमा पुगेको छ, देशदेखि विदेशसम्म यसले सम्मान पाउने, यसको चाहिँ पोजिटिभ रेस्पोन्स हुनेदेखि लिएर हरेक कुराहरू भइराखेका छन् होइन। अझै पनि आम चलचित्रहरूभन्दा कुन हिसाबले फरक छ र यसलाई मैले यो हिसाबले चाहिँ फरक चलचित्रको रूपमा चाहिँ व्याख्या गर्न चाहन्छु र इन्डस्ट्रीमा फरक तरिकाको स्थान मैले कायम गराउन चाहन्छु अझै पनि भनेर तपाईँले कसरी भन्नुहुन्छ? फर्स्ट अफ अल त म फरक धाराको भन्दै भन्दिनँ, किनभने हामीले भन्न सुहाउँदैन, किन हामीले एउटै थालमा खानुपर्छ, एउटै थालमा चुट्नुपर्छ होइन। फरक के हो त, विदेशी पारालाई कपी गर्नु फरक हो कि बाहिरी चिजहरूलाई भित्राउनु फरक हो कि, के हो त्यो फरक, म त्यसको डिस्क्राइब गर्न चाहन्न। तर यदि मलाई तपाईँले सोध्नुहुन्छ अझै पनिको बारेमा भने, अझै पनि भनेको यस्तो चलचित्र हो जुन चलचित्रमा सांस्कृतिक दायित्व होइन विचार अनि आफ्ना चरित्र हामीले कहीँ कतै भुलेर आउँदैछौँ। जस्तै कति किताबहरू छन् बिपी कोइरालाले लेखेका किताबहरू, म फ्यान हो कि उहाँको, माधव घिमिरेले लेखेका गौरीहरू, यी कति किताबहरू छन् जुन किताबहरूको बिस्तारै हाम्रा दर्शकले बिर्सिँदै गए भने हाम्रो रेस्पोन्सिबिलिटी हो हामी पुर्खा हाम्रा पुर्खाहरूलाई जन्माएर राख्ने या उहाँहरूलाई एउटा स्ट्याटुमा मात्र फरक नपारेर भावी सन्ततिहरूलाई त्यो एउटा मूल्याङ्कन गर्ने तरिकाबाट देखाउने हो, ती तरिकाहरूलाई अवलोकन गर्ने हो। ती अवलोकन गर्दाखेरि मैले कुन तरिकाबाट पस्कन्छु त्यो मेरोमा डिपेन्ड हुन आउँछ होइन। भने जस्तै यस चलचित्रलाई मैले कसरी दर्शाएको छु भने, सुरुवात मेरो इनिसियल चाहिँ म एउटा नारी भएको कारणले गर्दा मैले नारीलाई प्रेजेन्ट गरेको छु, किनभने हामी कतिजनाले हाम्रो बाउआमाले दिएको रीतिरिवाज थोरै भए पनि हामी बिर्सिरहेका छौँ, अरू चिजलाई फलो गर्छौँ। जस्तै सिँदुर र पोतेलाई हामीले यसमा मेन देखाएको छौँ, कति चिज कति बलियो छ त्यो चिज, बाहिर हिँड्दा हामी कति सिक्योर छौँ भन्ने चिज पनि हामी भुलेका छौँ र हामी ब्लेम लगाउँछौँ अरूलाई कि त्यसले हामीलाई सिक्योर गरेन, पहिला हामी आफै सिक्योर बनौँ भन्ने एउटा किसिमको म्यासेज छ यसमा। किनभने हामी अरूलाई दोष दिन्छौँ, नदिउँ होइन भने हाम्रो बाउआमाले हाम्रो बाउबाजेले एउटा यस्तो एरिया छोडिदिइसक्नु भएको छ, त्यो एरियासँग हामी हिँड्न सक्नु पर्यो, ती कल्चरहरूलाई मोडर्नाइज तरिकाबाट फलो गर्न सक्नु पर्यो भन्ने कुराहरू छ। र अझै पनि हाम्रो समाजमा सुन्ने प्रविधि, कुरा काट्ने प्रविधिहरू छन् जुन प्रविधिले हाम्रो घरहरू बिग्रिरहेको छ भनेर एउटा इन्टरटेनिङको साथसाथै एउटा दर्शकले आफूलाई पनि भेट्टाउनुहुन्छ, साथसाथै यस मुभीबाट म्यासेज पनि पाउनुहुन्छ जो हामीले भुल्दै गएका छौँ भन्ने कुरालाई यो फरक धाराभन्दा पनि तपाईँको कथा भन्न चाहन्छु। हरेक हरेक नेपालीको कथा छ अझै पनि मा भन्ने यहाँको दाबी हो होइन, यो एउटा सांस्कृतिक विषय पनि यसले उठान गरेको छ, भलै त एकदम सिम्पल छ, त्यसलाई उठाउँदाखेरि मेरो दर्शक कसरी खुसी हुन्छ, प्रेजेन्टेसन यसको सुन्दर छ भन्ने कुरा पनि हो। एनिवे अझै पनि अत्यन्त राम्रो चलचित्र बनेको कुरामा दुईमत छैन, त्यसबाट हामी पनि प्रभावित छौँ, सञ्चारकर्मीहरूले पनि यसलाई चाहिँ आफ्नै तरिकाले व्याख्या विश्लेषण भइरहेका छन् होइन, पोजिटिभ तरिकाको रेस्पोन्स पाइरहेको छ अग्रजदेखि लिएर दिग्गजदेखि लिएर सञ्चार माध्यमहरूबाट पनि। अझै पनिको आजको व्यापारले पनि जनाउनेछ बक्स अफिसमा यसको स्थान कुन ठाउँमा रहनेछ भन्ने कुरा। र यतिखेर अर्को एउटा सङ्गीत पनि सुनौँ, सङ्गीत पक्ष पनि अत्यन्त बलियो बलियो छ अझै पनि भा पुनमजी यतिखेर मनिषा पोखरेलको आवाजमा रहेको एउटा यो रत्यौली टाइपको गीत छ होइन यसमा परमिला खनाल सुरक्षा पनि नाच्नु भएको छ अनि यसमा सुरक्षाजी नाच्नु भएको छ मिथिला शर्मा पनि नाच्नु भएको छ यो अत्यन्त राम्रो गीत छ चलचित्रमा अत्यन्त राम्रो ठाउँमा सेटिङ गरिएको छ यो गीत राख्ने ठाउँ यति राम्रोसँग चुज गरिएको छ कि त्यो यहाँहरूले पनि फिल्म हेर्नुभयो भने थाहा पाउनुहुन्छ मनिषा पोखरेलको आवाज छ राजन राज शिवाकोटीको शब्द र सङ्गीतमा स्वीकार्नुहोस् यो सङ्गीत यतिखेर चम्मक चम्मक चञ्चाली हस्यौली ठट्यौली भर्टिकल बेडसिट स्टिकर सोफा तथा फर्निचर का सामान तैयार गरिनुका साथै घरमै पुगी इन्टेरियर्स डेकोरेशन सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ साथै फर्निसिङ र फर्निचरका सम्पूर्ण सामानहरू अर्डर अनुसार तयार गरिन्छ विस्तृत जानकारीका लागि रामशरण गोर्खाली अट्र्याक्टिभ फर्निसिङ एन्ड फर्निचर प्रभु बैंक नजिकै कालीमाटी काठमाडौँ सम्पर्क फोन 9840115 9851182407 01 42 84 549 साथै होम डेलिभरीको सुविधा पनि छ म त हैरान भइसके घर परिवार व्यवसाय केहीमा भने जस्तो हुँदैन के गर्ने होला कतै तपाईँलाई पनि यस्तै भएको छ कि आउनुहोस् जन्म कुंडली चीना हस्तलेखन कर्मकांड संबंधी संपूर्ण सेवा विवाह मिलन प्रेम यात्रा मुहूर्त संबंधी संपूर्ण कार्य तथा रूबी मोती मुगा पन्ना पुष्पराज ओटपल जर्किन नीलम रुद्राक्ष तथा कालो घोड़ा को टाप जस्ता ग्रह रत्न ग्यारेन्टी का साथ उपलब्ध कराइन्छ। सम्पर्क ज्योतिष मर्मज्ञ तथा रत्नविद गुरु वशिष्ठ कुमार कुमारी पार्टी ललितपुर 9849235386। याद गर्नुहोस् यहाँ ज्योतिष हस्तरेखा वास्तु तथा कर्मकाण्ड प्रशिक्षण पनि दिइन्छ। लौना डाक्टर बाबु डाडो कम्बर कटकटी दुखिरहेछ हात खुट्टाका जोर्नीहरू सबै दुखेका छन् जिउरो घुँडा दुख्ने सुन्निने भइरहन्छ पानीमा काम गर्दा छालाको रङ निलो भएर आउँछ ए यस्तो लक्षण त बाथ रोगकै हो आमा अरू के हुन्छ तपाईँलाई के भएको छैन र डाक्टर बाबु पिडौला कुर्कुच्चा पैताला दुख्ने पोल्ने र झमझम गर्छ बेलुकी भफमन्दो ज्वरो नि आउँछ ओहो ल तपाईँलाई बाथ रोग नै लागेको रहेछ आमा यो कुनै पनि उमेरकाले लाग्न सक्छ यो रोग लागेपछि हात गोडाका जोर्ने बिग्रने खिएर बाङ्गिएर कुरूप हुने हुँदा समयमै उपचार गराउनु पर्छ आमा हजुर हर पर्दो सेवाका लागि सधैँ सम्झनुहोस् गोसाईकुण्ड स्वास्थ्य सेवा केन्द्र गोङ्गबु काठमाडौँ गोङ्गबु चोकबाट 50 मिटर अगाडि गणेशस्थान जाने बाटो तर्फ मल्ल भवनमा सम्पर्क 4 35 43 20 किया नलग्ने भन्ने जता छ घर घरमा यसकै छानो छ नेपालीको विश्वासिलो जस्ता पाता यो पुरा छ रङ्गी चङ्गी जस्ता पाता हो यो हुलास हुलास भए अरू किन खोज्ने यहाँले दौरा सुरुवाल त लाउनु भएन नि लाइएन किन मन नपरेर हो होइन मन त पर्छ तर सिलाउने राम्रो ठाउँ नभेटेर ए त्यसो भए जानुस् न राष्ट्रिय दौरा सुरुवाल टेलर्समा तपाईँको यो उच्च व्यक्तित्व सुहाउने दौरा सुरुवाल पाइन्छ त्यहाँ अब प्रसङ्ग बदलौ प्रसङ्ग होइन आजलाई यतिमै रोकौँ पत्रकार नानी म गइहाल्छु दौरा सुरुवाल लिन कोट तथा सटिङ सुटिङका साथै ढाकाको दौरा सुरुवाल तयारी एवं सिलाइका लागि वर्षौंदेखि चिर परिचित राष्ट्रिय दौरा सुरुवाल टेलर्स र अब दौरा सुरुवाल डट कम पनि खिलाटोल बाङ्गेमुडा मास्के चोक भित्र फोन नम्बर 4226397 4226397 कस्तो राम्रो छ तिम्रो मुहार इमारोमा सावन नेपालमै पहिलो पल्ट नेचर शील्ड कम्प्लेक्सको साथ यसको 7-way एक्सनले स्किनलाई बनाउँछ स्वस्थ गोरो पिम्पल्स फ्री र फरक देख्नुहोस् केवल 3 दिनमै Feel the nature with Imaroma. उपचार नभए पुरै पैसा फिर्ता महिलाको स्तन बढाउन घटाउन अनुहारको चाया पोतो डन्डीफोर चाउरीपना हटाउन पुरुषका लागि यौन दुर्बलता र कमजोरी हटाउन शरीरको मोटोपन 15 केजीसम्म बढाउन घटाउन उचाइ बढाउने स्टेप अप जाड रक्सी चुरोट गाँजाको लत चटक्कै छुटाउन युरिक एसिड र सुगरको दुखाई चटक्कै निको पार्न महिलामा हुने बच्चा पछिको पेटको चिरा हटाउन आजै सम्पर्क गर्नुहोस् काठमाडौँ हर्बल गङ्गबु गणेशस्थान काठमाडौँ फोन 4385713 मोबाइल 9813351696 9855188379 मेजर दीपक गुरुङद्वारा लिखित संविधान र आर्थिक क्रान्तिको सन्देश नामक पुस्तक अब बजारमा पुस्तकका विशेषताहरू नेपालमा नै मासिक 40,000 रुपियाँ तलब दिई विदेशिएका 30 लाख युवालाई नेपाल फर्काउने 2007 सालको क्रान्तिमा गोर्खा सैनिकको योगदान लुम्बिनीमा वार्षिक 5 लाख तीर्थयात्री भित्रियाउने ब्रिटिस गोर्खाको समान पेन्सन र अन्य सुविधाको आन्दोलन र बागमतीको दुवै किनारमा 20 तलासम्मका भवन बनाई न्युयोर्क र हङकङ जस्ता सहर बनाउने जस्ता अद्भुत र विचार उत्तेजक आर्थिक क्रान्तिको योजना सहितको पुस्तक मूल्य रु 50 रुपैयाँ मात्र पुस्तक पाइने स्थान पैरवी बुक हाउस पुतली सडक फोन 9855026945 01-40-11-113 01-44-30-823 निशुल्क स्वास्थ्य शिविर यस मेरिडियन हेल्थ केयर सेन्टर प्राइभेट लिमिटेडले विगत एक दशकदेखि मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने मानव स्वास्थ्य सेवामा निशुल्क शिविर सञ्चालन गर्दै निशुल्क स्वास्थ्य परामर्श तथा औषधि वितरण गराएर समाज सेवा गर्दै आइरहेको जानकारी गराउँदछौ। यसै कार्यलाई निरन्तरता दिन निम्न स्थान मिति र समयमा एक दिने शिविर सञ्चालन गर्न गइरहेकोले उक्त शिविरमा उपस्थित भई आफ्नो स्वास्थ्य परीक्षण गराई लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ। शिविरका मुख्य विशेषता तथा उपलब्ध विशेषज्ञ डाक्टरहरू: सामान्य स्वास्थ्य परीक्षण सेवा डाक्टर रूप चोरमान जोशी फिजिसियन, मृगौला रोग परीक्षण सेवा डाक्टर महेश राज सिग्देल मृगौला रोग विशेषज्ञ, दन्त रोग परीक्षण सेवा डाक्टर वासुदेव मैनाली दन्त चिकित्सक, आँखा परीक्षण सेवा स्थान मेरिडियन हेल्थ केयर सेन्टर महाराजगंज चक्रपथ काठमाडौँ, मिति 2071 फागुन 16 गते शनिबार, समय बिहान 8 बजेदेखि 2 बजेसम्म, आयोजक मेरिडियन हेल्थ केयर सेन्टर महाराजगंज चक्रपथ काठमाडौँ, फोन नम्बर 4720-116 4720-117। वैदेशिक रोजगारमा जाँदा कसैको प्रलोभनमा नपरी नेपाल सरकारको इजाजत प्राप्त म्यान पावर कम्पनीमा गई आफू जाने मुलुक काम तलब सुविधा लगायतका सम्पूर्ण जानकारी लिई आर्थिक कारोबार म्यान पावरको लेखा शाखामा गरी नेपाल सरकारको स्वीकृति लिएर मात्र जाने गरौँ। वैदेशिक रोजगारको लागि नेपाल सरकारको इजाजत प्राप्त विश्वासिलो भरपर्दो र सधैँ यहाँहरूको सेवामा समर्पित लाइफलाइन ओभरसिज प्रणाली गंगबु काठमाडौँ नेपाल, फोन 4364865 4389188 र 4389522। हामी कहाँ सऊदी अरबको लागि विभिन्न कम्पनीमा फ्री भिसा फ्री टिकट सहित विभिन्न पदमा कामदारहरूको माग भई आएकाले तुरन्त सम्पर्क राख्नुहोला लाइफलाइन ओभरसिज प्रणाली। वाओ, हाम्रो म्याम पार्टी पछि नयाँ नयाँ डिजाइनका गहना लाएर आउनुहुन्छ है। अँ भन्या, कहाँ किन्नुहुन्छ होला है? अन्त त कहाँ पाउने यस्ता राम्रा डिजाइनका गरगहना? बराह ज्वेलरी इन्डस्ट्रिज प्रालीमा मात्रै पाइन्छन्। आधुनिक तथा परम्परागत डिजाइनका सुन चाँदी हिराका गरगहना, राशि तथा ग्रह अनुसारका पत्थरहरू, सबैलाई मनपर्ने डिजाइनका गरगहना बिक्रीका साथै ग्यारेन्टीका साथ अर्डर अनुसार तयार गरिन्छ। साथै मनी ट्रान्सफर, सम्पूर्ण वित्तीय कारोबारका लागि सम्झनुहोस् बराह ज्वेलरी इन्डस्ट्रिज प्राइभेट लिमिटेड, न्यू रोड गेट काठमाडौँ, फोन 4232964, शाखा न्यू रोड पिपल बोर्ड, फोन 4266799, धरान महेन्द्र पथ, फोन 0252567, पोखरा सभागृह चोक, फोन 0162065570। नुनदेखि सुनसम्म, धरानदेखि युके सम्म, थप जानकारीका लागि www.barahajewelry.com। भाउजू, हजुर पनि फेसियल गराएर आइसक्नु भयो? यहाँ यति काम बाँकी छ, पार्टी पनि सुरु हुन लागिसक्यो, अब म के गर्नु? यो लिनुहोस् नानी, VLCC होम फेसियल किट विथ नेचुरल इन्ग्रेडियन्ट्स। सजिलै 4 स्टेप्समा तपाईँलाई दिन्छ इन्स्टेन्ट ग्लोइङ स्किन। अब फेसियल गर्न कति सजिलो, लुक ब्युटिफुल नेचुरली विथ VLCC। ओ स्वस्थ जीवन हुन्छ यो सदाबहार, संतुष्ट छन् हर परिवार। स्वाद अनि अटूट विश्वासको एउटै नाम हो सीताराम दूध, हरेक परिवारको रोजाई सीता। गोरखा FM 93 MHz। एक्शन, कमेडी, लव स्टोरी, म मात्र हैन यार जो कोही पनि उठ्छ यदि उसलाई देख्यो भने। हो जसमा सौन्दर्य छ, हो जसमा सुवास छ, जसले दिन्न धोका, हो जसमा विश्वास छ। रोमान्सले भरिपूर्ण नेपाली चलचित्र सम्बन्धी सम्पूर्ण जानकारी समेटिएको एकमात्र कार्यक्रम kollywood.com kollywood.com, जसको अरु केही विकल्प छैन। तिमी जहाँ पनि हाँ। कलिबो.com मा तपाईलाई फेरि पनि स्वागत छ। तपाई हुनुहुन्छ गोर्खा एफएम 93 मेगाहर्ज को फ्रिक्वेन्सी मोड्युलेसनमा काठमाडौँ र यसको आसपाससँगै विश्वभरिकै साथ www.gorkhafm.com सँगै र देशभरिका तमाम रेडियो स्टेसनहरूको तरङ्ग मार्फत पनि कलिबो.com स्पर्श गर्दै हुनुहुन्छ तपाईँ। भनेदेखि यो कार्यक्रममा आफ्नो फुर्सदको समयमा www.thulaparda.com र www.airavati.com मा पनि सुन्न सक्नुहुन्छ भने शुक्रबार बेलुका 6 बजेदेखि 7 बजेसम्म यही कार्यक्रम अनलाइन रेडियो यामजे मार्फत पनि सुन्न सक्नुहुन्छ। हामी विभिन्न माध्यमहरूबाट तपाईँहरू समक्ष पुग्छौँ र नेपाली कलिउड इन्डस्ट्रीभित्रका ताजा अपडेट इन्फर्मेसनहरू दिन्छौँ तपाईँलाई। आज विशेष गरी फ्राइडे रिलिजभित्रका चलचित्रहरू कुन स्तरका बनिरहेका छन् र वास्तविक चलचित्रहरूको स्थिति कस्तो छ र कुन धारमा चलचित्रहरू अगाडि बढ्नुपर्ने हो र कुन धारबाट चलचित्र बनिरहेका छन्, नेपाली दर्शकहरूले कलिउडलाई भन्दा बलिउडलाई माया गर्ने आत्मसात गर्ने प्रवृत्ति अझै पनि किन हाबी छ, हामी यो कुराको बारेमा पनि बेला बेला छलफल विमर्शहरू गर्छौँ र नेपाली इन्डस्ट्रीभित्र बन्ने चलचित्रहरू कुन स्तरका बनिरहेका छन् हामी त्यही विषयमा पनि ताजा कुराकानी अगाडि बढाउँछौँ। र आजैदेखि अल नेपाल प्रदर्शन आरम्भ गरेको चलचित्र अझै पनिको विषयमा आज हामी केन्द्रित छौँ र यही चलचित्रकी निर्मात्री पूनम गौतम हुनुहुन्छ प्रत्यक्ष स्टुडियोमा। फेरि पनि कुराकानीलाई अगाडि जोडौँ। पूनमजी फेरि पनि स्वागत छ। धन्यवाद। आज यो अल नेपाल प्रदर्शन पाएको चलचित्र होइन, कतिवटा थिएटर पाएको छ नेपालभरि? यो हाम्रो काठमाडौँभित्र चाहिँ 19 थिएटर पाएको छ, बाहिर चाहिँ 30 पाएको छ। ए, बाहिर चाहिँ 30 हजुर, यहाँ चाहिँ 19 भनेपछि अलमोस्ट 50 जति होइन 49 सेसनहरू पाएको छ। आजैदेखि अर्को एउटा चलचित्र मिसन टु रिलोडेड पनि छ नि होइन बजारमा, यो चलचित्रहरू बन्छन् अनि भिड छन् नि, यो प्रवृत्तिलाई तपाईँले कसरी एनालाइसिस गर्नुहुन्छ? एउटा चलचित्र एक हप्तामा लाग्यो हुँदैन, अब यस्तो छ तपाईँ निर्माता भएर यो बिचमा एक किसिमको पोलिटिक्स पनि गर्नु पऱ्यो होला, गर्नु पऱ्यो होला, यहाँभित्र अनेक राजनीति हुन्छ होइन, चाकडी गर्नुपर्छ अरे होइन, धाउनु पर्छ अरे, अब रात हुन्छ नि अनेक यो पैसाको पनि लेनदेन हुन्छ भन्ने पनि छ, यो आफ्नो मान्छे हाम्रो मान्छे को हो त्यसलाई चाहिँ बढी प्रायोरिटी दिने भन्ने चलन पनि हुन्छ भन्ने कुरा पनि भयो। तपाईँ एकजना फिमेल एकजना फिगर होइन, यो इन्डस्ट्रीमा एउटा चाहिँ निर्माताको भूमिकामा रहिरहँदाखेरि फिल के गर्नुभयो यो बिचमा? यो जहाँसम्म त भिड्ने कुरा भन्नु भने प्रतिस्पर्धा जुन एउटा कम्पिटिसनको जमाना छ होइन, यति धेरै मुभीहरू निस्किरहेको छ होइन, अब यो निस्किन यस्तो किसिमले किन निस्किरहेछ भन्ने कुरा पनि आउँछ। हाम्रो एउटा एकदम सर्टेन भनौँ सानो मुलुक सानो देशमा यति धेरै क्वान्टिटी यति धेरै मुभीलाई लिएर आउने कि नलिएर आउने भन्ने प्रश्न पहिला कुरा छ होइन। सेकेन्डमा कस्तो छ भने अब जुन प्रतिस्पर्धा त गर्नै पर्ने अवस्था किन भयो भने यति धेरै मुभी चाहिँ रिलिज कहिले गर्ने, पर्खेर बस्ने पनि पैसा उनीहरूले लगानी गरिसकेको छ, त्यो पैसालाई जम्मा गरेर राख्ने पनि कुरा आउँदैन होइन, त्यो सर्टेन टाइम हुन्छ त्यसको पनि होइन, अर्को बिजनेस सुरु गर्ने कुरा हुन्छ होइन। मलाई त पहिलो कुरा यो के लाग्छ भने चाहिँ हाम्रो समाजभित्र हामीले कस्ता किसिमका चलचित्रहरूलाई अपनाउनु पर्छ र लिएर आउनुपर्छ र कस्ता चिजहरूलाई लिएर आउँदाखेरि यो समाजले इन्टरटेनिङ साथसाथै एउटा राम्रो कुरा पनि पाउँछ भन्ने कुरा हो मेरो चाहिँ उद्देश्य। अब भिडन्त त अब गर्नै पऱ्यो, अब कुनै प्रतिस्पर्धा छ गर्नै पर्छ, मेरो फिल्म छ भनेर अर्कोले नलिएर आउने भन्ने कुरा आउँदैन र नम्बर वान। नम्बर टू, जहाँसम्म कृपावाद के छ कि मेरो मान्छेको भने यो एकदमै छ, तर कुन चाहिँ राम्रो छ भनेर चोइस गर्नलाई छैन कि कुन चाहिँ साँच्चै नै त्यसको लागि डिजर्भिङ छ भने, जस्तै हामी कुनै पनि एउटा प्लेटफर्ममा गएर काम गर्छौँ उत्रिन्छौँ भने जसमा जुन त्यो त्यो मान्छे जुन लागि क्यापेबल छ नि त्यसलाई मात्र लिनुपर्छ भन्ने मेरो धारणा हो, चाहे त्यसमा आफ्ना मान्छे हुन् या उसका मान्छे हुन्, यी चाहिँ लिएर आउनु हुँदैन, किन हाम्रो लागि एउटा नलेज एउटा राम्रो व्यक्ति आउनु नै हाम्रो लागि सबैभन्दा ठुलो गिफ्ट हुन्छ। त्यो कुराले गर्दा हाम्रो हामी मात्र विकसित नभइकन हरेक कुरा विकसित हुन जान्छ ती कुराहरूलाई हामीले यति लिएर आउन सक्यौँ भने जहाँसम्म मुभीको उसमा त यु आर राइट कि एकदमै भनौँ न यति धेरैसँग मुभीहरू आएको छ कि 10,000 मुभी पनि 10,00,000 मुभी पनि त्यही ग्रेडमा छ, 50,00,000 मुभी पनि त्यही ग्रेडमा छ, 1,00,000 के अरे 1 करोडको मुभी पनि त्यही ग्रेडमा छ। यहाँ यो नै प्रविधि छैन कि कुन चाहिँ ग्रेडलाई कसरी हामीले कसरी यति होमवर्क गरेर दर्शकको लागि बन्द गर्ने कुराको एनालाइसिस चाहिँ भएको छैन, म यसरी भन्छु। अब हामी अन्तिममा पनि छौँ, निर्देशक आलोक नेमवाङ जो अहिले स्वर्गीय हुनुहुन्छ हाम्रो बिचमा हुनुहुन्न, हुन त अस्ति प्रिमियरमा उहाँलाई स्वर्गीय नभन्ने भन्ने सम्बोधित बासकोटाले भन्नुभएको थियो होइन, सिर्जना स्टिल हामीसँग बिचमा छ, उहाँ कसरी स्वर्गीय हुनसक्छ, उहाँ अझै पनि हाम्रो बिचमा हुनुहुन्छ भन्ने एक किसिमको सेन्टिमेन्ट उहाँले दिनुभएको थियो। तर पनि उहाँ हाम्रो बिचमा नभएको कुरा सत्य हो, यो सासो सत्यलाई हामीले मेटाउन सक्दैनौँ। अब आलोक नेमवाङलाई तपाईँले कसरी सम्झिनुहुन्छ, अन्त्यमा छौँ हामीहरू? अँ डेफिनेटली म आलोक नेमाङलाई अचम्म तरिकाले सम्झिने भन्दा पनि कस्तो भइरहेछ भने नि मेरो फर्स्ट उहाँको अन्तिम है बडी को इन्सिडेन्टली अति ठुलो मेजर एक्सिडेन्ट मेरो लाइफको सबैभन्दा ठुलो एकजना फिगर एकजना चाहिँ निर्माता यही फिल्मबाट राइज हुँदैछ होइन डेब्यू यही फिल्मबाट गर्दैछ एकजना राम्रो आर्टिस्ट होइन राम्रो फिगर त्यो यही अन्त हुँदैछ अन्त्य हुँदैछ यो कुराले मलाई हरेक दिन डलमल आउँछ र छसल मलाई भन्छ नि क्वेसन्स गर्छ म यो कुरालाई आलोक नेमाङलाई धेरै तरिकाबाट प्रस्तुत गर्नुहुन्छ मिडिया दाजुभाइ या दर्शकहरू या कोही पनि होडेभर र मेरो पस्काइमा मेरो सोचाइमा एउटै कुरा छ केही रेस्पोन्सिबिलिटीहरू मलाई छोडेर जानुभएको छ उहाँलाई मर्न नदिनको लागि अन्तमा केही नाता थियो कि हामी दुई बिचमा कि मसँग काम गर्न पुग्नुभयो उहाँले र मलाई एउटा गिफ्ट दिएर जानुभएको छ जुन गिफ्ट छ जुन एउटा उपहार अझै पनि छ जुन अझै पनिलाई मैले कृति बनाउनु छ त्यो अझै पनि उहाँको फ्यान फलोइङसम्म मैले पुर्याउने एउटा बाचा र कसम लिएको छु र म त्यहाँसम्म पुर्याउँछु पनि र हरेक दर्शकलाई उहाँको अन्तिम मुभी किनकि अबको मुभी उहाँको आउँदैन त्यो कारणले गर्दा पनि म त्यहाँसम्म पुऱ्याएर उहाँहरूको फिल उहाँहरूले अब आलोक राईलाई कसरी सम्झनुहुन्छ भन्ने कुरालाई राखेर ट्रस्ट आलोक खोलेर मैले यसबाट केही भएका कमाइबाट आलोकका इच्छाहरूलाई पनि मैले पुरा गर्ने एउटा योजना गरेको छु त्यो संकल्प लिनु भएको छ अन्त्यमा छौँ अब अन्त्यमा हाम्रा श्रोता तपाईँका दर्शकका लागि फिल्मको बारेमा कसरी रिक्वेस्ट गर्नुहुन्छ म एउटा भन्छु धेरै मुभीहरू आइरहेको बेलामा हाम्रा दर्शकहरू कन्भिन्स हुनको लागि धेरै गाह्रो छ कन्फ्युज हुनुहुन्छ उहाँहरू कन्फ्युज नहुनुहोस् तपाईँ जस्तै हामी पनि हौ राम्रो मुभी बनाउने हामीले प्रयत्न गरेका छौँ पहिलो कोसिस हो मेरो यो पहिलो कोसिसलाई मेरो दर्शकहरूले पहिलोचोटि एकचोटि मूल्याङ्कन गरिदिनुहोस् साँच्चै नै यो काबिल छैन भने मलाई भन्नुहोस् कि तपाईँले यस्तो मुभी किन बनाउनु भयो भनेर म मेरो दर्शककै मुखबाट सुन्न चाहन्छु हजुरहरूको लागि बनेको चलचित्र हो आम दर्शकको लागि बनेको चलचित्र हो आफ्नै कथा छ एकचोटि आफूलाई खोज्नुहोस् पाउनु भएन भने भन्नुहोस् फेरि पनि म कोसिस गर्छु आगामी दिनमा अर्को मुभी बनाउँदा अझै सोचेर बनाउने प्रयत्न गर्छु भन्दै आज देशभरि लागेका सबैजनालाई एकचोटि आएर हेर्नुहोस् र म पनि हलमा आउँदैछु म हामी सँगै हेरौँ भन्ने आशा राखेको छु आज पुनम गौतमलाई भेटाउनु पर्यो भने काठमाडौँको कुन कुन हलहरूमा म काठमाडौँको सिटी सेन्टरमा सिभिल मलमा कति बजी म 11 बजी हुन्छु सिभिल मलमा हजुर अनि सिटी सेन्टरमा म 4 बजी हुन्छु 4 बजी अनि त्यस्तै गरेर म अहिले गोपीकृष्णमा 12 बजी पनि हुन्छु ओके त्यहाँ पुग्नु भयो भने पुनम गौतमसँग प्रत्यक्ष यहाँहरू बसेर सिनेमा हेर्न पाउनुहुन्छ देख्न पाउनुहुन्छ पुनमजी कार्यक्रममा आइदिनु भयो थ्याङ्क यू सो मच ओके थ्याङ्क यू भेरी मच ओके हामी कलिउड.कमको अन्त्यमा आइसक्यौँ आजको यो श्रृङ्खलामा अझै पनि चलचित्र आजदेखि प्रदर्शन आरम्भ गरेको चलचित्र हो यद्यपि यो चलचित्र मिसन 2 रिलोडेडसँग भिडिएको छ हेरौँ यी दुई चलचित्र मध्ये कुन चाहिँ चलचित्रले बाजी मार्छ र कुन चाहिँ चलचित्रले बक्स अफिसमा कति कलेक्सन गर्न सफल हुन्छ आउँदो हप्ता हामीले त्यो अपडेट इन्फर्मेसन दिनेछौँ र अझै पनि चलचित्र अत्यन्त राम्रो पारिवारिक चलचित्र बनेको कुरा सत्य हो यसका लागि पनि हाम्रो रिक्वेस्ट तपाईँहरू समक्ष छ यहाँहरू नजिकको थिएटरसम्म पुगिदिनु होला हाम्रो यो आग्रह यहाँहरूलाई व्यक्त गर्दै कलिउड.कमको यो श्रृङ्खलालाई बिट मार्नुपर्छ काठमाडौँ स्थित गोर्खा एफएमको स्टुडियोमा टेक्निकल सपोर्ट गर्ने जन कार्कीलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु र देशभरिका सबै टेक्निसियन साथीहरूलाई अन्तर हृदयबाट सम्झिँदै थ्याङ्क यू सो मच उहाँहरूलाई पनि यही भन्न चाहन्छु अनलाइन रेडियो यामजेका साथीहरूलाई पनि थ्याङ्क यू सो मच र तपाईँ जसले हामीलाई सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णप्रति पनि धेरै आभार व्यक्त गर्न चाहन्छु नेपाली सिनेमालाई माया गर्ने र सम्मान गर्ने बानीको विकास सधैँभरि कायम राखिराखौँ हामीले नेपाली चलचित्रको विकासका लागि हामीहरू लागिराखौँ आफ्नो आफ्नो ठाउँबाट यही आग्रह गर्दै आजको यो श्रृङ्खलाबाट बिदा हुन्छौँ टेक्निकल सपोर्टका जन कार्की अनि आवाजको साथी शशी शर्मा मजगैया एकैसाथ बिदा हुन्छौँ जय सिनेमा नमस्कार